میر حبیب کی قید میں معظم علی کے لیے زندگی صبح و شام کے ایک بے کیف تسلسل کا نام تھی۔ اسے بنگال کے حالات کا کوئی علم نہ تھا۔ قید کی تنہائی میں اکبر خان اس کے لیے ایک بہت بڑا سہارا بن چکا تھا۔ وہ اکثر اپنے اپنے خاندان، عزیزوں اور دوستوں کے متعلق باتیں کیا کرتے تھے۔ کبھی کبھی ایک ذہنی کرب کے باعث معظم علی کئی گھنٹے خاموش رہتا اور اکبر خان اسے تسلی دینے کی کوشش کرتا۔ بھائی جان، آپ کو پریشان نہیں ہونا چاہیے، خدا ہماری مدد کرے گا اور ہم بہت جلدی ان ظالموں کی قید سے آزاد ہو جائیں گے۔ آپ کہتے تھے کہ خدا اپنے بندوں کی دعا ضرور سنتا ہے۔ میں ہر وقت آپ کی رہائی کے لیے دعا مانگا کرتا ہوں۔ آپ کہتے تھے خدا اپنے بندوں کے صبر کا امتحان لیتا ہے، لیکن آج آپ مغموم ہیں۔ جب مسکرانے کی کوشش کے باوجود اکبر خان کی خوبصورت آنکھیں آنسوں سے لبریز ہوتی تو معظم علی خواب و خیال کی دنیا سے نکل کر اسے تسلی دینے کی ضرورت محسوس کرتا۔ اکبر، میں اپنے متعلق نہیں بلکہ اپنی قوم اور اپنے وطن کے متعلق سوچ رہا تھا، کاش مجھے معلوم ہوتا کہ وہاں کیا ہو رہا ہے۔ پھر وہ آپس میں بار بار کی ہوئی باتیں دہراتے اور حال کی مایوسیوں کے اندھیروں میں مستقبل کی امیدوں کے چراغ جلانے کی کوشش کرتے۔ اکبر خان اپنے وطن کے حسین اور دلکش مناظر بیان کرتا اور معظم علی اسے مرشد آباد کی ان گلیوں اور مکانوں کے متعلق بتاتا جہاں وہ بچپن میں اپنے دوستوں کے ساتھ کھیلا کرتا تھا۔ پھر وہ قید سے آزاد ہونے کے بعد ایک دوسرے کا وطن دیکھنے کا وعدہ کرتے۔ اکبر خان اپنی عمر کے عام بچوں کی نسبت کہیں زیادہ سنجیدہ اور ذہین تھا۔ وہ معظم علی کو اس حویلی کے اندر اور باہر مرہٹوں کے کیمپ کے تمام حالات بتا چکا تھا۔ فرار کی کوشش سے پہلے جب اسے ادھر ادھر گھومنے کی آزادی تھی، وہ پڑاؤ کے متعلق تمام معلومات حاصل کر چکا تھا۔ وہ معظم علی کو بتا چکا تھا کہ مرہٹے گاؤں کے اصل باشندوں کو نکالنے کے بعد ان کے مکانات پر قبضہ کر چکے ہیں۔ بیشتر مکانات ان کے گھوڑوں کے لیے استبل کا کام دیتے ہیں اور بعض مکانات میں انہوں نے گولہ بارود اور رسد کے ذخیرے جمع کر رکھے ہیں۔ پہرے داروں کی ٹولیاں دن رات گاؤں کی گلیوں میں گشت کرتی ہیں۔ گاؤں کے باہر چاروں طرف مرہٹا سپاہیوں کے خیمے ہیں۔ اس حویلی کی چار دیواری کے اندر بھی بعض کوٹھیوں کے تہ خانوں میں رسد اور بارود کا ذخیرہ جمع ہے۔ اکبر خان سے متعلق سوالات پوچھنے کے بعد معظم علی کو اپنی کوٹھری سے باہر دیوار، ہر گلی اور ہر مکان کا نقشہ حفظ ہو چکا تھا۔ صبح و شام انہیں تھوڑی دیر ہوا خوری کے لیے قید خانے سے باہر نکالا جاتا۔ معظم علی حویلی کے اندر دوسرے قیدیوں کے علاوہ کبھی کبھی اپنے ساتھیوں سے ملتا، لیکن مسلح پہرے دار ہر وقت اس کے سر پر موجود ہوتے اور اسے کسی سے بات کرنے کا موقع نہ دیتے۔ ایک دن اکبر خان فرار ہونے کے متعلق اسے اپنی نئی تجویز بتا رہا تھا۔ معظم علی دیر تک اس کی باتیں سنتا رہا۔ بالآخر اس نے کہا، اکبر خان، تمہیں معلوم ہے کہ بھاگنے کی ناکام کوشش ہمارے لیے کس قدر خطرناک ثابت ہوگی؟ پھر میں اپنے ساتھیوں کو چھوڑ کر جانا بھی نہیں چاہتا۔ میں یہ سوچتا ہوں کہ اگر تم اس کوٹری سے باہر رہ کر گرد و پیش کے حالات معلوم کر سکو تو شاید ہم بھاگنے کے متعلق کوئی تجویز سوچ سکیں۔ میں نے ایک تجویز سوچی ہے، اگر تم نے ہوشیاری کا ثبوت دیا تو ممکن ہے ہم بہت جلد رہا ہو جائیں۔ اگلے دن پہرے دار کھانا لے کر آیا تو معظم علی نے اس سے کہا، میں میر حبیب سے ملنا چاہتا ہوں۔ پہرے دار نے جواب دیا، وہ یہاں نہیں ہیں، جب وہ آئیں گے تو آپ کی درخواست پہنچا دی جائے گی۔ معظم علی انتہائی بے چینی سے میر حبیب کا انتظار کر رہا تھا۔ وہ روزانہ صبح اٹھتا اور پہرے داروں سے پوچھتا، مگر اسے نفی میں جواب ملتا۔ کوئی 10 ماہ انتظار کے بعد پہرے داروں کے ایک افسر نے اس کے پاس آ کر اطلاع دی کہ میر حبیب تشریف لائے ہیں اور آپ کی درخواست ان تک پہنچا دی گئی ہے، لیکن ابھی تک انہوں نے مجھے اس کا جواب نہیں دیا۔ معظم علی نے مایوسی اور بے بسی کی حالت میں چند دن اور گزارے۔ ایک دن اچانک اس کی کوٹری کا دروازہ کھلا اور میر حبیب فوج کے 2 افسروں اور 4 مسلح سپاہیوں کے ہمراہ کوٹری کے اندر داخل ہوا۔ معظم علی اور اکبر خان اٹھ کر کھڑے ہو گئے۔ میر حبیب نے سوال کیا، تم کیا کہنا چاہتے ہو؟ معظم علی نے جواب دیا، میں یہ سمجھتا تھا کہ اپنی تمام کوتاہیوں کے باوجود آپ ایک بہادر آدمی ہیں، لیکن بہادری اور بے رحمی میں بہت فرق ہے۔ मैं ये पूछना चाहता हूँ कि इस मासूम बच्चे ने क्या गुनाह किया है और आप इसे कब तक कैद में रखना चाहते हैं। मीर हबीब ने जवाब दिया, एक कैदी को दूसरे कैदी की सिफारिश का हक नहीं। ताहम जाती तौर पर मेरी ये ख्वाहिश न थी कि अकबर को कोठरी में बंद किया जाए, लेकिन उसने भागने की कोशिश की थी और ये उसकी खुशकिस्मती थी कि मुझे उसकी शक्ल देखकर रहम आ गया। मुअज्जम अली ने अकबर खां की तरफ देखा और उसने आगे बढ़कर मीर हबीब का दामन पकड़ते हुए कहा, खुदा के लिए मेरा कसूर माफ कर दीजिए, अब अगर मैं भागने की कोशिश करूं तो मुझे गोली मार दीजिएगा। मीर हबीब ने कहा, मेरा ख्याल था कि तुम यहां खुश हो। नहीं नहीं, अकबर खान ने जवाब दिया, मैं खुली हवा में रहना चाहता हूं। मुअज्जम अली ने कहा, इसे यह भी मालूम नहीं कि इसका वतन किस सिमत में है, लेकिन अगर ये भाग भी जाए तो आपके लिए कौन से खतरे का बाइस हो सकता है। मीर हबीब ने कहा, देखो अकबर, मैं तुम्हें एक और मौका देता हूँ, लेकिन अगर तुमने दोबारा भागने की कोशिश की तो तुम्हें बाकी तमाम उम्र इस तहखाने में रखा जाएगा जहाँ दोपहर के वक्त भी रोशनी नहीं पहुँचती। वो दो पहरेदारों की तरफ मुतवज्जे हुआ, इसे ले जाओ लेकिन इसका अच्छी तरह ख्याल रखो। अकबर खान एक पहरेदार के साथ बाहर निकला। मीर हबीब दरवाजे के करीब पहुंचकर अचानक मुड़ा और मुअज्जम की तरफ मुतवज्जे होकर बोला, मेरा ख्याल था कि तुम अपने मुतालिक कुछ कहना चाहते हो। अपने मुतालिक मैं इसके सिवा और क्या कह सकता हूँ कि मैं एक ऐसे शख्स की कैद में हूँ जिससे रहम या इंसाफ की दरख्वास्त करना बेसूद है, और मैं उस वक्त का इंतजार कर रहा हूँ जब इंसाफ की तलवार मेरे हाथ में होगी। मीर हबीब गुस्से में आने के बजाय मुस्कुराया और उसने सवाल किया, जब इंसाफ की तलवार तुम्हारे हाथ में होगी तो तुम क्या करोगे। मैं आपको इससे बेहतर कोठरी दूंगा और आपके साथ कोई ऐसा कैदी नहीं रखूंगा जिसके मजलूमियत और बेकसी के एहसास से आप अपनी तकलीफ भूल जाएं। तुम बेवकूफ हो, ऐसा वक्त कभी नहीं आएगा, मीर हबीब ये कहकर निकल गया। कैदियों की कोठरियों के सामने हवेली के सहन में तीन झोलदारियां नसब थी। दरमियानी झोलदारी जरा बड़ी थी जिसमें कैदियों के मुहाफिजों का जमादार रहता था, और उसके दाएं बाएं दो झोलदारियों में 8 सिपाही रहते थे। गर्मी के मौसम में कैदियों के मुहाफिज दिन के वक्त इन झोलदारियों में पनाह लेते थे, लेकिन रात के वक्त वो कैदियों की कोठरियों के दरवाजों के सामने खुली फजा में आराम करते थे। दो दो पहरेदारियों की 4 टोलियां रात के वक्त बारी बारी कैदियों की कोठरियों के सामने गश्त करती और शाम से सुबह तक हर 3 घंटे के बाद पहरा बदलता था। इस चौकी के दूसरे मुहाफिज जिनकी तादाद आम तौर पर 50-60 के लगभग होती थी, बड़े दरवाजे की तरफ दीवार के साथ छोटी छोटी कोठरियों और बांस के छप्परों में रहते थे। मीर हबीब ने अकबर खां को मुअज्जम अली की कोठरी से निकालकर कैदियों के मुहाफिज सिपाहियों के जमादार की सुपुर्द कर दिया और उसे ताकीद की कि अकबर खां को कोई तकलीफ न हो। ये जमादार एक मरहटा था और इसका नाम मुरली दत्त था। मुरली दत्त बेहद मोटा था, वो सर से गंजा था और उसके सियाह चेहरे पर चेचक के दाग थे। 2 साल कबल वो मीर हबीब की फौज के अच्छे सिपाहियों में शुमार होता था, लेकिन एक लड़ाई में जख्मी होने के बाइस उसकी बाईं टांग बेकार हो चुकी थी। अपने मातहत सिपाहियों के साथ वो बड़ी सख्ती के साथ पेश आता था, लेकिन अकबर खां के साथ उसका बर्ताव निस्बतन बेहतर था। उसने अकबर खां को कैद खाने की कोठरी से निकालने के बाद उसे नसीहत करते हुए कहा, मैंने इससे पहले भी तुम्हें कोई तकलीफ नहीं दी थी, लेकिन तुमने भागने की कोशिश की। मीर साहब ने तुम्हें एक मौका और दिया है, मैं चाहता हूं कि अब भी तुम्हें कोई तकलीफ न दी जाए, लेकिन अगर तुमने दोबारा भागने की कोशिश की तो तुम्हारा अंजाम बहुत बुरा होगा। अकबर खान ने इंतहाई मासूमियत के अंदाज में जवाब दिया, मैं आइंदा कोई शरारत नहीं करूंगा। तुम्हारी बेहतरी इसी में है कि तुम कोई शरारत ना करो। चंद दिनों के अंदर अकबर खान मुरली दत्त के लिए एक कारामद नौकर बन चुका था। वो सुबह सवेरे उठकर झोलदारी में झाड़ू देता, उसका बिस्तर दुरुस्त करता और कभी कभी उसके कपड़े भी धो डालता। सिपाही इस पर इसलिए खुश थे कि पहले इस किस्म के तमाम काम उन्हें करने पड़ते थे। मुरली दत्त को बांसुरी बजाने और इससे ज्यादा सुनने वालों से दाद हासिल करने का शौक था, लेकिन उसके चंद सिपाहियों के अलावा जो उसे एक मजबूरी समझकर उसके गिर्द जमा हो जाते, किले में किसी और को उसके इस फन से दिलचस्पी न थी। مگر دوسرے سپاہی اور افسر اس کا مذاق اڑایا کرتے تھے۔ بانسری بجانے کے علاوہ اسے گانے کا بھی شوق تھا، لیکن بدقسمتی سے اس کی آواز اس کی صورت سے بھی زیادہ مکروہ تھی۔ اکبر خان کو اس کی کمزوری کا علم تھا اور وہ جی کھول کر اسے داد دیا کرتا تھا، چچا مرلی دت، آپ تو کمال کرتے ہیں، میں نے کسی اور کو اتنی اچھی بانسری بجاتے نہیں دیکھا۔ اور وہ جواب دیتا، اسے سمجھنے کے لیے عقل کی ضرورت ہے اور تم ان سب سے زیادہ سمجھدار ہو۔ چچا مرلی دت خوش ہو کر کہتا، گانے کے لیے بڑی محنت کی ضرورت ہوتی ہے بیٹا۔ آہستہ آہستہ اکبر خان پر مرلی دت کا اعتماد بڑھتا گیا۔ اسے حویلی کے اندر گھومنے کی آزادی تھی۔ جب قیدیوں کو تھوڑی دیر کے لیے کوٹھریوں سے باہر نکالا جاتا تو وہ کسی نہ کسی بہانے ان کے پاس چلا جاتا۔ پہرے داروں کی موجودگی میں اسے عام طور پر معظم علی سے باتیں کرنے کا موقع نہ ملتا، لیکن جب کبھی سپاہیوں کی توجہ دوسری طرف ہوتی تو وہ آہستہ سے کوئی بات کہہ کر نکل جاتا۔ جب سپاہی قیدیوں کے لیے کھانا لے کر آتے تو وہ آگے بڑھ کر ان کے ہاتھ سے کبھی روٹیوں کی ٹوکری اور کبھی پانی کا مٹکا پکڑ لیتا۔ آہستہ آہستہ پہرے دار اس سے اس قسم کا کام لینے کے عادی ہوتے گئے۔ 5-6 ہفتوں کے بعد یہ حالت تھی کہ جب قیدیوں کو کھانا پہنچانے کا وقت آتا تو سپاہی اسے کبھی کنویں سے پانی اور کبھی لنگر خانے سے کھانا لانے کے لیے کہتے۔ کوٹریوں کے تالوں کی چابیاں مرلی دت ہمیشہ اپنے قبضے میں رکھتا تھا۔ رات کے وقت قیدیوں کو کھانا دینے کے بعد وہ چابیوں کا گچھا جھولداری کے اندر ایک لکڑی کے صندوق میں بند کر دیتا تھا اور صندوق کے تالے کی چابی جو ایک دھاگے میں بندھی ہوئی تھی اپنے گلے میں ڈال لیتا۔ پھر پہرے دار ہر صبح قیدیوں کو باہر نکالنے کے لیے مرلی دت سے چابیاں لینے آتے تھے۔ ایک دن اس کی طبیعت ذرا خراب تھی۔ اس نے لیٹے لیٹے اکبر خان کو صندوق کی چابی دیتے ہوئے کہا، جاؤ تم نکال دو۔ یہ ابتدا تھی، اور اس کے بعد اکبر خان مستقل طور پر یہ کام اپنے ذمے لے چکا تھا۔ ایک رات ہلکی ہلکی بارش ہو رہی تھی۔ مرلی دت کھانا کھانے کے بعد کچھ دیر بانسری بجاتا رہا اور اس کے بعد اپنی موٹی اور بھدی آواز میں اکبر خان کو چند گیت سنانے کے بعد لیٹ گیا۔ تھوڑی دیر بعد گہری نیند میں اس کے خراٹے حویلی کے تقریباً ہر سپاہی اور افسر کے لیے موضوع بحث بن چکے تھے، اور یہ بات اکبر خان کو بھی پریشان کر رہی تھی۔ پچھلے پہر جب بارش تھم گئی تو اکبر خان نے اپنی کھاٹ جھولداری سے باہر نکالی۔ دو پہرے دار گشت کر رہے تھے۔ ان میں سے ایک نے پوچھا، کیوں اکبر خان، کیا بات ہے؟ کچھ نہیں، چچا مرلی دت بین بجا رہا ہے اور مجھے نیند نہیں آتی۔ پہرے دار نے اس کے قریب آ کر کہا، میں تو یہ سمجھتا ہوں کہ توپ کی آواز بھی اس سے زیادہ تکلیف دہ نہیں ہوتی۔ اگر میں تمہاری جگہ ہوتا تو مرلی دت کے ساتھ جھولداری میں رہنے کے بجائے تہ خانے میں رہنا زیادہ پسند کرتا، لیکن دیکھو یہ بات کہیں اس سے نہ کہہ دینا۔ دوسرے سپاہی نے کہا، بھائی اکبر خان، سچ بتاؤ، تمہیں واقعی ان کا گانا پسند ہے؟ آدھی رات تک وہ بانسری بجاتے رہے۔ پھر جب ہم یہ سوچ رہے تھے کہ اب تھوڑی دیر سونے کے لیے وقت مل جائے گا تو تم گانے کے لیے اصرار کرنے لگے۔ ان کا گانا مجھے پسند ہے، اکبر خان نے کھاٹ پر لیٹتے ہوئے جواب دیا۔ اکبر خان آنکھیں ملتا ہوا جھولداری میں داخل ہوا تو مرلی دت بدستور خراٹے لے رہا تھا۔ اس نے مرلی دت کو جگانے کے بجائے آگے بڑھ کر اطمینان سے دھاگے کی گہر کھولی اور اس کے گلے سے چابی اتار لی۔ پھر اس نے صندوق کا تالا کھولا اور قید خانے کی چابیوں کا گچھا لے کر باہر نکل گیا۔ تھوڑی دیر بعد وہ اپنی کھاٹ جھولداری کے اندر لے آیا اور اس پر لیٹتے ہی گہری نیند سو گیا۔ اچانک اسے مرلی دت کی آواز سنائی دی، اکبر خان، اکبر خان، بہت دیر ہو گئی، جاؤ پہرے داروں کو چابیاں دے آؤ، مجھے رات نیند نہیں آئی۔ اکبر خان اٹھ کر بیٹھ گیا۔ مرلی دت نے اپنے گلے اور سینے پر ہاتھ پھیرنے کے بعد بدحواس ہو کر کہا، ارے میری چابی کہاں گئی؟ اکبر خان نے اپنے گلے سے چابی اتار کر اس کی طرف پھینکتے ہوئے کہا، لیجئے، میں نے پہرے داروں کے لیے چابیاں نکال دی ہیں، آپ گہری نیند سو رہے تھے اس لیے میں نے جگانا مناسب نہیں سمجھا، تم بہت شریر ہو۔ مرلی دت نے چابی کا دھاگا اپنے گلے میں ڈالتے ہوئے کہا، لیکن مجھے بہت دیر سے نیند نہیں آئی تھی، تم نے اچھا کیا مجھے جگایا نہیں، اب مجھے نیند آ رہی ہے، اکبر خان نے کھاٹ پر لیٹ کر آنکھیں بند کرتے ہوئے کہا۔ اس واقعے سے چند ہفتے بعد صبح کے وقت قیدیوں کو کوٹھری سے باہر نکالا گیا تو اکبر خان نے موقع پا کر معظم علی سے کہا، میر حبیب کل کہیں چلے جائیں گے، ان کی غیر حاضری میں پہرا سخت نہیں ہوتا، बादल आ रहे हैं, अगर आज रात बारिश शुरू हो गई तो आप तैयार रहें। शाम के वक्त आसमान पर बादल छाए हुए थे। मुरलीधर झोलदारी के बाहर खाट पर लेटा इत्मीनान से बांसुरी बजा रहा था। अकबर खां पहरेदारों के साथ कैदियों को खाना तकसीम करने के बाद उसके पास आया और उसने चाबियों का गुच्छा उसके सामने रखते हुए कहा, चचा मुरलीधर आज बहुत गर्मी है। मैंने सुना है कि बाज रागनियां बारिश लेकर आती हैं। आपको कोई ऐसा राग आता है? मुरलीधर ने बेपरवाही से जवाब दिया, राग आदमी के लिए होते हैं, बादलों के लिए नहीं, और फिर बांसुरी बजाने में मसरूफ हो गया। अकबर खान ने कदर तवक्कुफ के बाद कहा, चचा मुरलीधर चाबियां अंदर रखाऊं? मुरलीधर ने जवाब देने के बजाय अपने गले से संदूक की चाबियां निकालकर उसके हाथ में दे दी। अकबर खान चाबियों का गुच्छा लेकर अंदर चला गया। उसका दिल बुरी तरह धड़क रहा था। चंद सानी तवक्कुफ के बाद उसने चाबियों का गुच्छा संदूक के पीछे रख दिया। फिर उसने संदूक खोला और उसका ढकना जोर से बंद करने के बाद ताला लगाकर बाहर निकल आया। कैसे बेवकूफ हो, मुरलीधर ने झुंझलाकर कहा, तुम मेरा संदूक तोड़ डालोगे? अकबर खान ने अपने दिल की धड़कनों पर काबू पाने की कोशिश करते हुए कहा, चचा अंदर बहुत गर्मी है, देखो मुझे पसीना आ रहा है। आज बारिश जरूर होगी, उसने अकबर खां के हाथ से चाबी लेकर गले में डालते हुए कहा। अकबर खां मुरलीधर के सामने दूसरी खाट पर बैठ गया। थोड़ी देर बाद उसने आस पास लेटे हुए सिपाहियों को आवाज देकर कहा, भाई यहाँ आओ, आज चचा मुरलीधर कमाल कर रहे हैं। और सिपाही मुरलीधर की मौसूकी से लुत्फंदोज होने के बजाय उसके अताफ से बचने के लिए अपनी अपनी खाट घसीट कर उसके इर्द गिर्द बैठ गए। मुरलीधर ने कहा, राग समझने के लिए अकल की जरूरत है, अब जरा गौर से सुनो। और वो कोई एक घंटा इंतहाई बेचारगी की हालत में बैठे रहे। अचानक बारिश की मोटी मोटी बूंदें गिरने लगी, बादल गरजा और मूसलाधार मैं बरसने लगा। अकबर खान ने कहा, चचा मुरलीधर बारिश आ गई, उठिए, आपकी खाट अंदर कर दूं। और वो बदस्तूर बांसुरी बजाता हुआ झोलदारी के अंदर चला गया। थोड़ी देर बाद अकबर खां और मुरलीधर झोलदारी के अंदर अपनी अपनी खाट पर लेटे रहे। मुरलीधर बांसुरी बजाने के अलावा एक इंतहाई नाकाबिले बर्दाश्त लय में गा रहा था। वो गाते गाते सो गया और फिर उसके खरनाटे तारीख रात की हौलनाकी में इजाफा करने लगे। अकबर खां के दिल की धड़कनें दोबारा तेज होने लगी। वह देर तक बेहिसो हरकत लेटा रहा, भला आखिर उठा और खाट से उतरकर हाथों और घुटनों के बल फर्श पर चलता हुआ संदूक के पास पहुंचा। संदूक के पीछे चाबियों के गुच्छे को हाथ लगने से एक हल्की सी आवाज पैदा हुई और उसके जिस्म में खून का हर कतरा मुंजमिद होकर रह गया। लेकिन मुरलीधर के खर्राटों के तसलसल ने उसकी तोहमात दूर कर दिए। वो मुड़ा और इसी तरह हाथों और घुटनों के बल चलता हुआ झोलदारी के दरवाजे पर खड़ा होकर बाहर झांकने लगा। थोड़ी देर बाद पानी और कीचड़ में दो पहरेदारों के पांव की आहट सुनाई दी और वो कैदियों की कोठरी के सामने से गुजरते हुए आगे निकल गई। अकबर खां दबे पांव मुअज्जम अली की कोठरी की तरफ बढ़ा। वो कोठरी के ताले में यके बाद दीगरे मुख्तलिफ चाबियां लगाने की कोशिश कर रहा था कि सिपाहियों के कदमों की चाप दोबारा सुनाई देने लगी। वो दरवाजे के साथ चिमट कर खड़ा हो गया। खौफ और हिरास के बाइस उसकी ये हालत थी कि उसे अपना सांस भी बार महसूस होता था। बिजली की एक हल्की सी चमक उसकी तमाम मंसूबों को खाक में मिला सकती थी जो उसने महीनों गौर फिक्र के बाद तैयार किए थे। एक पहरेदार अपने साथी से कह रहा था, भाई चलें अपनी झोलदारी के अंदर, ये तूफान बहुत खतरनाक है। ठहरो मैं भी आता हूँ, दूसरे ने जवाब दिया। कहाँ जाते हो? जरा जमादार साहब का हाल देखा हूं। एक पहरेदार अकबर खां से सिर्फ 5 कदम के फासले पर रुक गया और दूसरा मुरलीधर की झोलदारी की तरफ बढ़ा। चंद मिनट बाद वो हंसता हुआ वापस आया और बोला, चलो भाई, जमादार जी को इस वक्त दुनिया की कोई खबर नहीं है, हम अपनी झोलदारी के अंदर बैठते हैं। ये कमबख्त खुद भैंसे की तरह सोता है और हमें ऐसी बारिश में भी सर छुपाने की इजाजत नहीं देता। आखिर उन कोठरियों में कौन सा खजाना है जिन्हें कोई लूटने आएगा? हम थोड़ी थोड़ी देर बाद चक्कर लगाते रहेंगे। वो चले गए। अकबर खान इत्मीनान का सांस लिया। थोड़ी देर बाद एक चाबी लग गई। उसने ताला निकालकर कुंडी उतारी और आहिस्ता से किवाड़ का पट अंदर की तरफ ढकेल दिया। भाईजान, भाईजान, उसने दबी जबान में कहा। अकबर आहिस्ता बोलो, मुअज्जम अली ने उसका बाजू पकड़ते हुए कहा। अकबर खान ने कहा, पहरेदार झोलदारी के अंदर चले गए हैं। मैं जानता हूं, आओ हमारे साथ ही इंतजार कर रहे होंगे। अकबर खान ने चाबियों का गुच्छा उसके हाथ में देते हुए कहा, ये लीजिए, अगर पहरेदार जल्दी ना आ गए तो हम तमाम कोठरियां खोल सकते हैं। मुअज्जम अली ने बाहर निकलकर दरवाजे को कुंडी लगा दी और कहा, इसका ताला कहाँ है? अकबर खान ने जवाब दिया, वो मैंने छत पर फेंक दिया है। मुअज्जम अली जल्दी से आगे बढ़कर दूसरी कोठरी का ताला खोलने में लग गया। चंद चाबियां आजमाने के बाद उसने ताला खोल लिया। कोठरी के अंदर उसके दो साथी मुंतजर थे। उसने चाबियों के गुच्छे की रस्सी खींचकर तोड़ डाली और अपने साथियों को चाबियां तकसीम करते हुए कहा, तुम इन चाबियों से जिन कोठरियों को ताले खोल सको वहां से कैदियों को निकालकर मेरी कोठरी में जमा करो और दरवाजे इसी तरह बंद करते जाओ। और देखो, हमें अपने साथियों के अलावा दूसरे कैदियों को भी यहां से निकालना है। चंद मिनट में मुअज्जम अली के 8 साथियों के अलावा 12 और कैदी उसकी कोठरी में जमा हो चुके थे। सिर्फ आखिरी सिरे पर 3 कोठरियां बाकी थीं, जिनके अंदर 5-5 कैदी बंद थे। मुअज्जम अली ने एक कोठरी का ताला अभी खोला ही था कि अकबर खां भागता हुआ आया और उसने कहा, पहरेदार गश्त के लिए आ रहे हैं। मुअज्जम अली ने जल्दी से कोठरी का दरवाजा खोला और अकबर खां के बाजू पकड़कर फौरन अंदर दाखिल हो गया। कैदी दरवाजे पर मुंतजर थे। मुअज्जम अली ने दरवाजा बंद करते हुए अकबर खां से दरियाफ्त किया, पहरेदार कितने हैं? सिर्फ 2, उसने जवाब दिया। मुअज्जम अली ने कोठरी के कैदियों से मुखातिब होकर कहा, तुम में से 3 मजबूत आदमी मेरे साथ आओ, हम पहरेदारों को चीख पुकार का मौका दिए बगैर इस कोठरी में बंद करेंगे, लेकिन याद रखो, तुम्हारी जरा सी कोताही हमारे तमाम मंसूबे को खाक में मिला देगी। उसके बाद मुअज्जम अली ने दरवाजा खोल दिया। थोड़ी देर में पहरेदारों के कदमों की छाप सुनाई देने लगी। जो ही वो बातें करते हुए कोठरी के सामने पहुंचे, मुअज्जम अली अचानक आगे बढ़ा और दोनों हाथों से एक का गला दबोचकर कोठरी के अंदर घसीट लाया। दूसरे आदमी के मुंह से सिर्फ क्या है निकलने पाया था कि एक कैदी ने बढ़कर उसकी गर्दन दबाई और दूसरे ने घूंसों और मुक्कों से अधमुआ करके कोठरी के अंदर डाल दिया। तारीकी में मुअज्जम अली को यह बताने की जरूरत पेश न आई कि गिरफ्तारों के साथ क्या शुरू किया जाए। कोई उनकी कमीज फाड़कर उनके मुंह में ठूस रहा था तो कोई लातों और मुक्कों से उनकी तवाज़े करने में लगा हुआ था। मुअज्जम अली ने कहा, भाई देखना, अंधेरे में अपने किसी साथी को ना मार देना। पहरेदारों की बंदूकों और तलवारों पर कब्जा करने के बाद मुअज्जम अली कैदियों को लेकर बाहर निकला और कोठरियों का दरवाजा बंद करके ताला लगा दिया। बाकी 2 कोठरियों से कैदियों को निकालने में उसे देर न लगी। जब तमाम कैदी मुअज्जम अली की कोठरी में जमा हो गए तो उसने अकबर खान से कहा, अकबर, तुमने हमें कैद से निकाला है, अब बाहर निकलने के लिए भी हमें तुम्हारी रहनुमाई की जरूरत है। अकबर खान ने जवाब दिया, हवेली का दरवाजा खोलकर बाहर निकलना मुमकिन नहीं। यहां से निकलने के सिर्फ 2 ही रास्ते हो सकते हैं, वो ये कि हम या तो पिछली दीवार में नकब लगाएं या छत पर चढ़कर पिछवाड़े की तरफ दूसरी हवेली में कूद जाएं। पिछवाड़े की हवेली में गल्ले के गोदाम और घोड़ों के अस्तबल हैं। वहां इस वक्त 15-20 पहरेदार होंगे। हमारे पास सिर्फ 2 बंदूकें और तलवारें हैं। मैं मुरली दत्त की बंदूक, तलवार, पिस्तौल और बारूद का थैला भी लाकर आपको दे सकता हूँ, लेकिन अगर हम अचानक इन खेमों पर हमला करके पहरेदारों को मकबूब कर लें तो हम चंद बंदूकें और तलवारें हासिल कर सकते हैं। इसके बाद साथ वाली हवेली के पहरेदारों को मकलूब करना हमारे लिए आसान होगा। मुअज्जम अली ने जवाब दिया, नहीं, हमारे लिए दूसरी हवेली से हथियार हासिल करना ज्यादा आसान होगा। उन कोठरियों की छत ज्यादा ऊंची नहीं और हम बआसानी यहाँ से निकल सकते हैं। अकबर खां, सबसे पहले तुम्हारी बारी है, तुम मेरे साथ आओ। कोठरी से बाहर निकलकर मुअज्जम अली ने दीवार के करीब झुकते हुए कहा, तुम मेरे कंधे पर सवार होकर खड़े हो जाओ। अकबर खान ने उसके हुक्म की तामील की, लेकिन उसके हाथ छत की मुंडेर तक न पहुंच सके। मुअज्जम अली ने अपने मजबूत हाथों से उसके घुटने पकड़कर अपने बाजू ऊपर उठाए और अकबर मुंडेर पकड़कर छत पर चढ़ने में कामयाब हो गया। उसके बाद मुअज्जम अली ने इसी तरह एक और आदमी को छत पर चढ़ाकर और फिर बाकी तमाम आदमियों को इसी तरीके पर अमल करने का हुक्म दिया। आन की आन में तमाम आदमी छत पर चढ़ गए। नीचे आखिरी आदमी मुअज्जम अली था। 2 आदमियों ने अपनी पगड़ियों का सहारा बनाकर नीचे लटका दिया। मुअज्जम अली ने बड़े इत्मीनान के साथ कोठरी का दरवाजा बंद किया और पगड़ियों के सहारे छत पर चढ़ गया। इस छत से आगे दूसरी हवेली के मकानात की छतें करीबन 1 गज नीचे थी। मुअज्जम अली अपने साथियों को وہیں رکنے کا حکم دے کر موسلادھار بارش میں گھٹنوں کے بل رینگتا ہوا آگے بڑھا۔ دوسری چھت کی مڈیر کے قریب پہنچ کر اس نے حویلی کے صحن کا جائزہ لیا۔ اس حویلی کا بیشتر حصہ تاریک تھا۔ دائیں ہاتھ کی دیوار کے قریب ایک کشادہ ڈیوڑی میں ایک مشعل جل رہی تھی، جس کی روشنی میں ڈیوڑی سے آگے ایک چھپر کا کچھ حصہ نظر آتا تھا۔ چھپر کے نیچے چند آدمی کھاٹوں پر لیٹے ہوئے تھے۔ معظم علی نے دبی زبان میں اپنے ساتھیوں کو آواز دی۔ وہ آگے بڑھ کر ایک لمبی قطار میں مڈیر کے پیچھے لیٹ گئے۔ معظم علی نے پہلے اکبر خان کو نیچے لٹکایا اور پھر خود مڈیر کے ساتھ لٹک کر اتر گیا۔ تھوڑی دیر میں اس کے تمام ساتھی کسی دقت کے بغیر دوسری حویلی کے صحن میں پہنچ گئے۔ معظم علی نے باقی آدمیوں کو وہیں ٹھہرنے کا حکم دیا اور اکبر خان کے علاوہ تین اور ساتھیوں کے ہمراہ پانی اور کیچڑ میں احتیاط سے قدم اٹھاتا ہوا حویلی کے روشن حصے کی طرف بڑھا۔ چھپر کے نیچے دو چارپائیوں کے درمیان خالی جگہ سے گزر کر یہ لوگ ڈیوڑی کے اندر داخل ہوئے۔ ڈیوڑی کے اندر دو آدمی کھاٹوں پر اور سات آدمی فرش پر سو رہے تھے۔ دائیں ہاتھ دیوار کے ساتھ ایک مشعل جل رہی تھی اور اس کے قریب ہی تیل کی کپی پڑی ہوئی تھی۔ بائیں ہاتھ ایک کھاٹ کے سرہانے دیوار کے ساتھ چند بندوقیں اور بارود کی تھیلیاں رکھی ہوئی تھیں۔ معظم علی نے ہاتھ کے اشارے سے اپنے ساتھیوں کو پر قبضہ کرنے کا حکم دیا۔ وہ فرش پر لیٹے ہوئے آدمیوں سے پاؤں بچاتے ہوئے آگے بڑھے اور بندوقیں اٹھا کر دبے پاؤں باہر نکل آئے۔ معظم علی نے مشعل اٹھائی اور اس پر کپی سے تیل ڈالنے کے بعد واپس مڑا۔ ڈیوڑی سے چھپر میں داخل ہونے کے بعد اس نے دیکھا کہ اس کے دائیں بائیں چھ اور آدمی چارپائیوں پر سو رہے ہیں، اور ان چارپائیوں سے آگے دونوں طرف چھپر کے نیچے گھوڑوں کی گھرلیاں ہیں۔ معظم علی نے مشعل بلند کر کے ایک ہاتھ سے اشارہ کیا اور آن کی آن میں اس کے ساتھی آگے بڑھ کر ڈیوڑی کے سامنے جمع ہو گئے۔ چند آدمی معظم علی کے اشارے پر ڈیوڑی کے اندر داخل ہو گئے۔ اس عرصے میں گھوڑے بدحواس ہو کر کھلبلی مچا رہے تھے۔ چھپر کے نیچے لیٹے ہوئے تین آدمی یکے بعد دیگرے ہڑبڑا کر اٹھے، لیکن معظم علی کے ساتھیوں نے انہیں بندوق کے کندوں سے مار مار کر ڈھیر کر دیا۔ ایک پہرے دار نے چیخنے کی کوشش کی لیکن کسی نے اس کا گلا دبا دیا۔ دیوڑی کے اندر اور چھپر کے نیچے باقی پہرے دار انتہائی پریشانی اور خوف کی حالت میں ایک غیر متوقع حملہ آوروں کی طرف دیکھ رہے تھے۔ معظم علی نے کہا، یہ گاؤں ہمارے محاصرے میں ہے، تمہارے لیے اب بھاگنے کا کوئی راستہ نہیں۔ اگر کسی نے شور مچانے کی کوشش کی تو اسے گولی مار دی جائے گی۔ تمہاری بہتری اسی میں ہے کہ تم بلا چون و چرا ہمارے حکم کی تعمیل کرو۔ تھوڑی دیر کے بعد معظم علی کے ساتھی پہرے داروں کو ہانک کر غلے کے ایک گودام میں بند کر چکے تھے۔ معظم علی گودام کا دروازہ بند کر رہا تھا کہ اکبر خان بھاگتا ہوا آیا اور اس نے کہا، بھائی جان، حویلی کے پھاٹک میں قفل لگا ہوا ہے، آپ ان سے چابی لے لیں۔ چابی کس کے پاس ہے؟ معظم علی نے پہرے داروں سے سوال کیا۔ جب ان کی طرف سے کوئی جواب نہ ملا تو معظم علی نے دوبارہ کہا، میں حویلی کی چابی مانگتا ہوں، اگر ایک منٹ کے اندر اندر چابی ہمارے حوالے نہ کی گئی تو اس گودام کو آگ لگا دی جائے گی۔ ایک آدمی آگے بڑھا اور اس نے کچھ کہے بغیر ایک چابی معظم علی کے ہاتھ میں دے دی۔ معظم علی دروازے کی کنڈی لگانے کے بعد اپنے ساتھیوں کی طرف متوجہ ہوا، دو آدمی یہاں دروازے کے پاس کھڑے رہیں، اگر یہ لوگ شور مچائیں تو اس حویلی کو آگ لگا دی جائے اور باقی فوراً گھوڑوں پر سوار ہو جائیں۔ حویلی کے صحن میں تین طرف دیواروں کے ساتھ چھپروں کے نیچے کوئی 150 گھوڑے بندھے ہوئے تھے۔ گھوڑوں کی کھرلیوں کے اوپر دیوار میں لگی ہوئی کھوٹیوں کے ساتھ گھوڑوں کی لگامیں اور زینیں لٹکی ہوئی تھیں۔ اپنی ضرورت کے مطابق گھوڑے تیار کرنے کے بعد معظم علی کے ساتھیوں نے باقی تمام گھوڑے کھول کر ڈیوڑی کے سامنے جمع کیے۔ پھر حویلی کا پھاٹک کھول دیا گیا اور وہ گھوڑوں کا ریوڑ ہانکتے ہوئے باہر نکل آئے۔ گھوڑوں کی ٹاپ سن کر گاؤں کے پہرے دار بھاگتے ہوئے اس تنگ گلی میں داخل ہوئے، لیکن وہ گھوڑوں کے سموں تلے پس رہے تھے۔ چند منٹ بعد جب ساتھ والی حویلی کے محافظ بندوقیں چلا کر اور نقارے بجا کر لوگوں کو خبردار کر رہے تھے، معظم علی اور اس کے ساتھ گاؤں سے باہر مرہٹا فوج کا پڑاؤ عبور کر رہے تھے۔ اور پھر جب پڑاؤ کے سپاہی اپنے خیموں سے باہر نکل کر انتہائی پریشانی کی حالت میں ایک دوسرے کو سمجھنے اور سمجھانے کی کوشش کر رہے تھے، یہ لوگ دو تین میل آگے جا چکے تھے۔ مرلی دت हवेली में शोर सुनकर गहरी नींद से बेदार हुआ और लेटे लेटे अपने सिपाहियों को आवाजें देने लगा। सिपाही भागकर उसकी झोलदारी में दाखिल हुए तो उसने पूछा, क्या हुआ? कुछ नहीं जनाब, एक सिपाही ने जवाब दिया। साथ वाली हवेली से घोड़े खुलकर बाहर निकल गए। घोड़े बाहर कैसे निकल गए? उसने बरहम होकर सवाल किया। पता नहीं कैसे निकल गए जनाब, हवेली का दरवाजा खुला है और पहरेदार कहीं गायब हैं। मालूम होता है कि वो घोड़ों को रोकने के लिए उनके पीछे गए हैं। कितने घोड़े भाग गए हैं? जनाब तमाम निकल गए हैं, वहां एक भी नहीं रहा। मुरली दत्त बिस्तर से उठा और सिपाहियों को धक्के देता हुआ बाहर निकलकर बोला, तुम पागल हो? तमाम घोड़े खुद बखुद कैसे भाग सकते हैं? फिर वो भागता हुआ हवेली के दरवाजे की तरफ बढ़ा। टेवड़ी के सामने उसे मशल की रोशनी में चौकी का मुहाफिज दिखाई दिया। क्या हुआ जनाब? उसने हांफते हुए सवाल किया। घोड़े खुद बहुत कैसे निकल गए? घोड़े डाकू ले गए हैं। लेकिन पहरेदार कहाँ गए थे? पहरेदारों को हमने एक कोठरी से निकाला है, तुम अपने कैदियों का ख्याल रखो। जनाब कैदियों की आप फिक्र न करें, लेकिन इतने घोड़ों का नुकसान? मुरली दत्त का एक सिपाही भागता हुआ आया और उसने दो सिपाहियों के गुम हो जाने की इत्तला दी। मुरली दत्त ने सवाल किया, तुमने कैदियों की कोठरियां देखी हैं? हाँ जनाब, वो तो बंद हैं और उनमें ताले लगे हुए हैं। एक दूसरा सिपाही भागता हुआ आया और उसने इत्तला दी, जनाब कैदी अंदर से कोई आवाज नहीं देते, मुझे डर है कि वो पीछे की दीवार में नकब लगाकर दूसरी हवेली में न चले गए हों। मुरली दत्त ने बरहम होकर कहा, कैदी नाखूनों से डेढ़ गज चौड़ी दीवार नहीं खोद सकते, वो सिर्फ हमारी परेशानी में इजाफा करना चाहते हैं। चौकी के मुहाफिज ने कहा, मैं कैदियों की कोठरियां देखना चाहता हूँ। थोड़ी देर बाद मुरली दत्त मशल की रोशनी में अपना संदूक खाली देखने के बाद चिल्ला चिल्ला कर अकबर खां को आवाज दे रहा था और चौकी का मुहाफिज चंद अफसरों और सिपाहियों के साथ उसके सर पर खड़ा था। एक और पहरेदार भागता हुआ झोलदारी में दाखिल हुआ और उसने चिल्लाकर कहा, सरकार गजब हो गया, मुअज्जम अली की कोठरी खाली है। तुम्हें कैसे मालूम हुआ कि वो खाली है? उसने सरासीमा होकर सवाल किया। जनाब मैंने टटोल कर देखा तो उसका ताला गायब था, सिर्फ कुंडी बाहर से बंद थी, मैं दरवाजा खोलकर अंदर गया तो वहां कोई न था। मुरली दत्त ने सरापा फरियाद बनकर चौकी के मुहाफिज की तरफ देखा और कहा, सरकार चाबियों का गुच्छा गायब है। चौकी के मुहाफिज ने कुछ कहे बगैर मुरली दत्त के बिस्तर से उसकी बांसुरी उठाई और उसे बेतहाशा पीटना शुरू कर दिया। अली वर्दी खां मीदनापुर के सरकारी महल में मुकीम था और उसकी फौज शहर से बाहर पड़ाव डाले हुए थी। एक सुबह वो महल के कुशादा कमरे में बैठा अपने मुंशी को दरख्वास्तों और मुरासलों के जवाब लिखवा रहा था। उसके बाएं हाथ एक कुर्सी पर सिराजुद्दौला बैठा हुआ था। महल का दारोगा अंदर दाखिल हुआ और उसने अदब से सलाम करने के बाद आगे बढ़कर एक मुरासला पेश किया। अली वर्दी खां मीर मुंशी को चंद जुमले लिखवाने के बाद दारोगा की तरफ मुतवज्जे हुआ तो उसने कहा, आली जाह, ये मुअज्जम अली की दरख्वास्त है और वो इस वक्त कदम बोसी की इजाजत चाहता है। मुअज्जम अली कौन है? अली वर्दी खान ने मुरासला खोलते हुए सवाल किया। दारोगा ने जवाब दिया, आली जाह, ये वही नौजवान है जिसे हुजूर ने सरहदी इलाकों का मुहाफिज मुकरर किया था। वो मुद्दत से लापता था और अब मरहटों की कैद से फरार होकर यहाँ पहुंचा है। अली वर्दी खान ने जल्दी से मुरासला खोल कर पढ़ा और दारोगा की तरफ मुतवज्जे होकर कहा, उसे फौरन हाजिर करो। दरोगा सलाम करके बाहर निकल गया और अली वर्दी खां की निगाहें दोबारा मुरासले पर मरकूज हो गई। थोड़ी देर बाद मुअज्जम अली कमरे में दाखिल हुआ। अली वर्दी खां ने उठकर उसके साथ गर्मजोशी से मुसाहफा किया और सिराजुद्दौला ने उसकी तकलीफ की। अली वर्दी खां ने कहा, हम तुम्हारे मुतालिक मायूस हो चुके थे, बैठो और मुझे अपनी सरगुजिश सुनाओ। मुअज्जम अली वर्दी खां के साथ बैठ गया और उसने मुख्तसरन अपनी सरगुजिश्त बयान कर दी। इख्तिताम पर अली वर्दी खां ने कहा, काश हमें मालूम होता कि तुम मीर हबीब की कैद में हो। तुम्हारी गिरफ्तारी यकीनन अताउल्लाह खां की साजिश का नतीजा थी। वो अपने आमाल की सजा भुगत रहा है, हम उसे मुल्क बदर कर चुके हैं। معظم علی نے قدر توقف کے بعد کہا، مجھے یقین ہے کہ میری گرفتاری تنہا عطا اللہ خان کی سازش کا نتیجہ نہ تھی، اس کے ساتھ اور لوگ بھی شریک تھے۔ علی وردی خان نے جواب دیا، سازش در حقیقت ہمارے خلاف تھی، اور عطا اللہ خان کے جن ساتھیوں پر ہمیں شبہ تھا وہ سب فوج سے نکالے جا چکے ہیں۔ میر جعفر نے ہمیں بتایا تھا کہ اس کے دل میں عطا اللہ خان کے متعلق کچھ شکوک پیدا ہو گئے تھے، اور انہوں نے تمہیں فوج کی حفاظت کے بغیر سفر کرنے سے منع کیا تھا۔ علی جا، انہوں نے مجھے منع ضرور کیا تھا، لیکن اس سے یہ ثابت نہیں ہوتا کہ وہ ابتدا سے ہی عطا اللہ خان کے رازدار نہیں تھے۔ علی وردی خان نے قدر آزردہ ہو کر جواب دیا، اگر وہ عطا اللہ خان کے رازدار بن کر ہمیں بر وقت اس کے ارادوں سے باخبر نہ کرتے تو اڑیسہ میں ہمیں انتہائی خطرناک صورتحال کا سامنا کرنا پڑتا۔ بہرحال اگر تم یہ چاہتے ہو کہ تمہاری گرفتاری کے صحیح اسباب معلوم کیے جائیں تو یہ مشکل نہیں، ہم میر حبیب سے تمام باتیں معلوم کر سکتے ہیں۔ میر حبیب نے ہمارے ساتھ صلح کی درخواست کی ہے، اور ہم صلح کی شرائط طے کرنے کے لیے میر جعفر کی سرکردگی میں ایک وفد اس کے پاس بھیج رہے ہیں۔ معظم علی کچھ دیر حیرت و استعجاب کے عالم میں علی وردی خان کی طرف دیکھتا رہا، بالآخر اس نے کہا، علی جاہ، اگر یہ گستاخی نہ ہو تو میں کچھ عرض کروں؟ کہو۔ میر حبیب جیسے لوگوں سے ہم کلام ہونے کے لیے ہمیں تلوار کی زبان کی ضرورت ہے، میں بھیڑیوں سے بھیڑوں کی حفاظت کا کام لینے کی منطق کا قائل نہیں۔ میں میر حبیب کو اچھی طرح جانتا ہوں، وہ ایک غدار ہے، اور ایک غدار پر دوبارہ اعتماد کرنا پرلے درجے کی خود فریبی ہوگی۔ اگر وہ صرف آپ کا دشمن ہوتا تو آپ اس کا ماضی فراموش کرنے میں حق بجانب ہوتے، لیکن وہ آپ کی حکومت سے زیادہ بنگال کے باشندوں کی عزت و آبرو اور بقا کا دشمن ہے، اور بنگال کا کوئی محب وطن اس کا ماضی فراموش کرنے کی غلطی نہیں کرے گا۔ میں آپ کی فوج میں اس لیے شامل ہوا تھا کہ میں اپنے دل میں بنگال کی عزت اور آزادی کے لیے ایک تڑپ محسوس کرتا تھا۔ میرے ساتھیوں نے آپ کا پرچم بلند کیا تھا تو اس کی وجہ صرف یہ تھی کہ وہ آپ کے دشمنوں کو بنگال کا دشمن اور بنگال کے دشمنوں کو اپنا دشمن سمجھتے تھے۔ اب اگر آپ نے اپنا نظریہ بدل لیا ہے تو ایسے لوگوں کو اپنی شکست کا اعتراف کرنا پڑے گا جو اپنے خون کی روشنائی سے قوم کی آزادی کی تاریخ لکھنا چاہتے ہیں۔ علی وردی خان نے کہا، کاش قوم میں تمہارے جیسے چند اور نوجوان ہوتے، میں تمہارے جذبات کی قدر کرتا ہوں، لیکن تمہیں ہماری مجبوریوں کا علم نہیں۔ میں بیک وقت ان ان گنت طالع آزماؤں کے ساتھ کیسے نبٹ سکتا ہوں جن میں سے ہر ایک اپنے آپ کو حکومت کی مسند کا واحد حقدار سمجھتا ہے۔ موجودہ حالات میں میر حبیب کی طرف مصالحت کا ہاتھ بڑھانا میرے لیے ایک مجبوری ہے۔ معظم علی نے جواب دیا، آپ اس لیے مجبور ہیں کہ آپ حکومت کا کاروبار چلانے یا ہنگامی حالات سے عہد برا ہونے کے لیے چند طالع آزماؤں کے درمیان توازن قائم رکھنا کافی سمجھتے ہیں، لیکن میں ان جاہ پسندوں میں سے کسی کو اپنی قوم کی عزت اور آزادی کا امین نہیں سمجھتا۔ میں صرف یہ جانتا ہوں کہ قوم کی اجتماعی قوت مدافعت ہی ہماری بقا اور آزادی کی ضمانت دے سکتی ہے۔ یہ ابن الوقت، یہ غدار اور یہ اقتدار کے مسندوں کے لیے بے حیا دعوے دار عوام کی بے حسی، بددلی اور مایوسی کی پیداوار ہیں، اور میں ان میں سے کسی ایک کے ساتھ سودا کرنے کے بجائے آپ کو یہ مشورہ دیتا ہوں کہ آپ ان کے خلاف قوم کی قوت محاسبہ پیدا کریں۔ یہ وہ ناسور ہیں جنہیں کاٹ کر جڑ سے نکالے بغیر ایک صحت مند قوم کی تخلیق ممکن نہیں، اور جو حکومت ایک صحت مند قوم کی تخلیق سے قاصر رہتی ہے اس کے لیے گھر کے غدار بیرونی حملہ آوروں سے کہیں زیادہ خطرناک ثابت ہوتے ہیں۔ علی وردی خان نے قدر تلخ ہو کر کہا، نوجوان، تم اپنی حدود سے تجاوز کر رہے ہو۔ میر حبیب کے خلاف تمہارے غم و غصے کی وجہ سمجھنا میرے لیے مشکل نہیں، لیکن موجودہ حالات میں ہمیں اس کی دشمنی کے بجائے اس کی دوستی کی ضرورت ہے۔ معظم علی نے جواب دیا، میر حبیب کی دوستی حاصل کرنے کے لیے آپ کو ایک معمولی سپاہی کی ضرورت نہیں۔ اگر موجودہ حالات مجھے ایک حقیقت پسند انسان بننے سے منع کرتے ہیں تو میرے لیے اس کے سوا کوئی راستہ نہیں کہ میں اپنی ملازمت سے مستعفی ہو جاؤں، اور اس وقت کا انتظار کروں جب ہماری قسمت کے امین دوست اور دشمن میں تمیز کر سکیں۔ اب مجھے اجازت دیجیے۔ معظم علی یہ کہہ کر کھڑا ہو گیا۔ علی وردی خان چند ثانیے غصے اور غصے سے زیادہ پریشانی اور اضطراب کی حالت میں معظم علی کی طرف دیکھتا رہا۔ بالآخر اس نے کہا، معظم علی، میں اپنی تلوار کا لوہا پہچانتا ہوں، تمہارا استعفیٰ منظور نہیں کیا جائے گا۔ ایک طویل عرصے مرہٹوں کی قید میں رہنے کے بعد تم 6 ماہ کی رخصت کے حقدار ہو، اور مجھے یقین ہے کہ تم اس عرصے میں یہ سمجھ سکو گے کہ میرا یہ اقدام صحیح تھا۔ مرہٹوں میں پھوٹ ڈالنے کے لیے میر حبیب کو قابو میں لانا ضروری ہے، اب تم جا سکتے ہو۔ معظم علی باہر نکل گیا اور علی وردی خان سراج الدولہ کی طرف دیکھنے لگا۔ سراج الدولہ نے کہا، جہاں پناہ، گستاخ ہونے کے باوجود وہ ایک اچھا سپاہی ہے، لیکن مجھے ڈر ہے کہ وہ 6 ماہ بعد بھی شاید ہماری فوج میں دوبارہ آنا پسند نہ کرے۔ علی وردی خان مسکرایا، وہ محمود علی کا بیٹا ہے، مجھے یقین ہے کہ اس وقت بھی اگر ہمیں کسی محاذ پر جانا پڑے تو وہ گھر جانے کے بجائے ہماری اگلی صف میں لڑنا پسند کرے گا۔ تم جاؤ اور اسے عزت و احترام کے ساتھ رخصت کرو، کسی دن وہ تمہارے ترکش کا بہترین تیر ثابت ہوگا۔ سراج الدولہ نے کہا، تو آپ اس سے خفا نہیں ہوئے؟ علی وردی خان نے مغموم لہجے میں کہا، خفا؟ ایک بوڑھا اپنی لاٹھی سے، ایک سپاہی اپنی تلوار سے، ایک مصنف اپنے قلم سے، ایک فرما بردار اپنے آسائے حکمرانی سے کیوں کر خفا ہو سکتا ہے؟ ہاں، مجھے صرف اس بات کا افسوس ہے کہ جب وہ انتہائی اشتعال کی حالت میں بول رہا تھا تو میں نے آگے بڑھ کر سینے سے کیوں نہ لگا لیا۔ کاش میرے اسلحہ خانے میں اس قسم کی تلواریں اور بھی ہوتیں اور میں ہر محاذ پر ہر دشمن کو للکار سکتا، لیکن جب تمہارا وقت آئے گا تو مجھے یقین ہے کہ بنگال کے حالات اس سے مختلف ہوں گے۔ معظم علی جیسے نوجوانوں کے دلوں کی دھڑکنوں میں ایک نئی قوم جنم لے گی۔ تم جاؤ اور بخشی سے کہو کہ اسے اور اس کے ساتھیوں کو قید کے زمانے کی پوری تنخواہ ادا کر دی جائے۔ ہم 1 ہفتے تک مرشد آباد پہنچ جائیں گے اور وہاں میں یہ کوشش کروں گا کہ اسے تمہاری محافظ فوج کا کمانڈر مقرر کر دیا جائے۔ سراج الدولہ کمرے سے نکلا اور محل کے دروازے پر معظم علی سے جا ملا اور اس نے اسے آواز دے کر روکتے ہوئے کہا، مجھے آپ سے باتیں کرنے کا موقع نہیں ملا۔ فرمائیے، معظم علی نے کہا۔ سراج الدولہ نے کہا، میں یہاں سے سیدھا ہگلی جا رہا ہوں اور شاید کچھ عرصے مرشد آباد نہ آ سکوں، اس لیے میں چاہتا ہوں کہ اگر آپ مستعفی ہونے کے متعلق اپنا ارادہ تبدیل کر سکیں تو سیدھے میرے پاس آئیں، مجھے وہاں اپنی فوج کے لیے قابل اعتماد افسروں کی ضرورت ہے۔ آپ مجھے قابل اعتماد سمجھتے ہیں؟ معظم علی نے مسکرا کر سوال کیا۔ سراج الدولہ نے جواب دیا، اگر میں آپ کو قابل اعتماد نہ سمجھتا تو دوڑتا ہوا آپ کے پیچھے نہ آتا، چلیے ہم اطمینان سے بیٹھ کر باتیں کرتے ہیں۔ معظم علی اس کے ساتھ محل کے کمرے میں داخل ہوا اور وہ تقریباً 2 گھنٹے باتیں کرتے رہے۔ رخصت ہوتے وقت سراج الدولہ نے اس کے ساتھ گرم جوشی سے مصافحہ کرتے ہوئے کہا، کیا میں توقع رکھوں کہ چند دنوں یا چند ہفتوں بعد آپ میرے پاس پہنچ جائیں گے؟ معظم علی نے جواب دیا، میں آپ سے صرف یہ وعدہ کر سکتا ہوں کہ اگر مستعفی ہونے کے متعلق میں نے اپنا ارادہ تبدیل کیا تو کسی اور کے پاس جانے کے بجائے میں سیدھا آپ کے پاس آؤں گا۔ سراج الدولہ نے کہا، مجھے یقین ہے کہ آپ کا ارادہ بہت جلد بدل جائے گا۔ تھوڑی دیر بعد معظم علی 12 سواروں کے ہمراہ مرشد آباد کا رخ کر رہا تھا اور ان میں سے 8 وہ تھے جو معظم علی کے ساتھ قید ہوئے تھے، باقی راستے کے مختلف منازل پر اس کا ساتھ چھوڑ چکے تھے۔ میدنا پور چند گھنٹے قیام کے دوران معظم علی اپنے اور مرزا حسین بیگ کے گھر کی خیریت معلوم کر چکا تھا۔ اس کے محلے کا ایک سپاہی اسے یہ بتا چکا تھا کہ اس کا باپ مرشد آباد میں ہے، اس کا بھائی یوسف اس کے روپوش ہونے کے بعد عظیم آباد سے مرشد آباد آ گیا تھا، اور اب میر مدن نے ڈھاکہ کی فوجداری سنبھالنے کے بعد اسے اپنے پاس بلا لیا ہے۔ افضل بیگ مرشد آباد میں ہے۔ مرشد آباد سے میر مدن کی تبدیلی کی خبر اس کے لیے پریشان کن تھی، لیکن فوج کے ایک افسر سے تبادلہ خیال کے بعد اسے معلوم ہوا تھا کہ میر مدن نے مرشد آباد کے بعض عمرہ، بالخصوص میر جعفر سے شدید اختلافات کے باعث علی وردی خان سے یہ درخواست کی تھی کہ اسے ڈھاکہ بھیج دیا جائے۔